सर्वोच्चको स्थायी न्यायाधीशका लागि 8 जनाको नाम सिफारिस, कारबाहीका लागि नोटिसमा परेका पनि सूचीमा, संसदीय सुनाएपछि नियुक्ति हुने। पत्रकार महासङ्घलाई जति सक्दो छिटो ट्रेड युनियन बनाउनु पर्नेमा अध्यक्षका प्रत्याशीहरूको जोड, विधान संशोधन नगरिए महाधिवेशन अवरुद्ध गर्ने समावेशी संसार अभियानको चेतावनी। अघिल्लो आर्थिक वर्षमा नेपाललाई झण्डै 96 अर्ब वैदेशिक सहयोग, सहायता रकम 508 विकास आयोजना मार्फत परिचालन। देशद्रोहको आरोप लागेका पाकिस्तानी पूर्व राष्ट्रपति मुशरफलाई देश छन्न सर्वोच्चको रोग, आरोपको सामना गर्न पाकिस्तानमै रहनुपर्ने आदेश। र आइपिएलमा आज पन्जाब र हैदराबाद भिड्दै म्यान्चेस्टर युनाइटेडका व्यवस्थापक डेभिड मोय बर्खास्त। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। न्याय परिषदले सर्वोच्च अदालतका स्थायी न्यायाधीशका लागि 8 जनाको नाम सिफारिस गरेको छ। परिषदको आज बसेको बैठकले संसदीय सुनवाईका लागि न्यायाधीशहरूको नाम सिफारिस गरेको हो। न्याय परिषदले न्यायाधीशका लागि सिफारिस गरेकोमा चोलेन्द्र शमशेर राणा समेत हुनुहुन्छ। सर्वोच्च अदालतले राणालाई कारवाहीका लागि नोटिसमा राखेको थियो। विशेष अदालतमा रहँदा जेपी गुप्ता विरुद्धको भ्रष्टाचार मुद्दामा त्रुटिपूर्ण निर्णय गरेको भन्दै सर्वोच्चको इजलासले कारवाहीका लागि नोटिसमा राख्न भने पछि राणाले राजीनामा दिनुभएको थियो। यस्तै सर्वोच्चको अस्थायी न्यायाधीशबाट अवकाश पाएका वैद्यनाथ उपाध्यायले न्यायाधीशका लागि सिफारिस हुनुभएको छ। उहाँसँगै अवकाश पाएका अन्य 4 जना भने परेनन गोपाल पराजुली, दीपक राज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ र जगदेश शर्मा पौडेलको नाम पनि न्यायाधीशका लागि सिफारिस भएको छ। न्याय परिषदले स्थायी न्यायाधीशमा सिफारिस गरेका 8 जनाको संसदीय सुनाईपछि नियुक्ति हुनेछ। मानवाधिकार कर्मीहरूले 180 दिनदेखि अनसन बस्दै आएका अधिकारी दम्पतिलाई अनसन तोडेर अदालतको सम्मान गर्न आग्रह गरेका छन्। नागरिक समाजका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको सभाकक्षमा आज आयोजित पत्रकार सम्मेलनमा अधिकार कर्मीहरूका तर्फबाट कृष्ण प्रसाद अधिकारी हत्यामा अदालती प्रक्रिया सुरु हुनलाई स्वागत योग्य भन्दै जारी अनसन फिर्ता लिएर न्याय प्रक्रिया कुर्न सामूहिक रूपमा आग्रह गरेका हुन्। मानवाधिकार कर्मी सुदीप पाठकले छोरा कृष्ण प्रसादको हत्याका दोषीहरूमाथि कारवाहीको माग गर्दै अधिकारी दम्पतिको निरन्तरको अनसन तथा अधिकार कर्मीहरूको आवासका कारण अदालती प्रक्रिया सुरु भएको बताउनुभयो। अदालती प्रक्रिया सुरु भइसकेका अवस्थामा अदालती काम कारबाहीलाई अनसन तोडेर सहयोग गर्नु उहाँहरूको समेत कर्तव्य भएको पाठकले बताउनुभयो। अधिकार कर्मी सुशील प्याकुरेले अदालती प्रक्रिया सुरु भइसकेका अवस्थामा आफ्नो स्वास्थ्य रक्षा समेतलाई दृष्टिगत गरी अधिकारी दम्पतिले अनसन तोड्नुपर्ने बताउनुभयो। अधिकार कर्मी कनकमणी दीक्षित, राष्ट्रिय मानवाधिकार आयोगका कायमकायम सचिव वेद प्रसाद भट्टराई लगायतले अदालती प्रक्रियाको सुरु भइसकेकाले अनसन फिर्ता लिनुपर्नेमा जोड दिएका थिए। आफ्ना छोराको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै नन्दप्रसाद र गङ्गामाई अधिकारी 180 दिनदेखि अनसनमा छन्। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड राष्ट्रिय सम्मेलनको दस्तावेज लेख्न काभ्रेको फुलबारी रिसोर्टमा पुग्नु भएको छ। उहाँ त्यहाँ 2 दिनसम्म रहने बताइएको छ। ए माओवादीले आगामी 20-18 गते मे दिवसको अवसर पारेर विराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो। सो सम्मेलनका लागि राजनैतिक प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष प्रचण्डले पाउनु भएको छ। आज लेलिन जयन्ती एवं नेकपा स्थापना दिवसको साइत पारेर उहाँ दस्तावेज लेखनमा जुट्नु भएको हो। यसैबीच माओवादी अध्यक्ष प्रचण्डले आशा लेलिन जयन्ती एवं नेकपा स्थापना दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै सबैमा बधाई तथा शुभकामना सन्देश दिनुभएको छ। प्रचण्डले अहिलेको युग समाजवादी क्रान्तिको युग भएको बताउनु भएको छ। 65 वर्ष अघि आजकै दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको भन्दै प्रचण्डले आज पनि देश कम्युनिस्टकै एजेन्डामा रहेको बताउनु भएको छ। एकीकृत नेकपा माओवादीले संविधान सभा चुनावमा पार्टीको मुख्य नेतृत्वलाई हराउन पार्टीका केन्द्रीय सदस्यहरूले नै भूमिका खेलेको निष्कर्ष निकालेको छ। माओवादीको अन्तर्घात छानबिन आयोगले पार्टी मुख्यालयमा बुझाएको प्रतिवेदनमा पार्टीभित्रका गुटहरूलाई अन्तर्घातको प्रधान पक्षीय रहेको ठहर गरेको हो। उम्मेदवारको छनौट र कार्य विभाजनले केन्द्रदेखि तल्लो तहसम्म भएको कमजोरीले अन्तर्घातका लागि ठूलो भूमिका खेल्न मद्दत पुगेको प्रतिवेदनमा उल्लेख छ। आयोगमा 58 उजुरी परेका थिए, जसमा वैकल्पिक केन्द्रीय सदस्य असरफी भिनवार यादव, सल्लाहकार राजेन्द्र शाहलाई कारवाही भएको छ। तर आयोगमा पुगेका केही गम्भीर उजुरीमा भने अन्तर्घात गरेको नपाइएको भन्दै सफाई दिएको छ। एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर राई माझीले वर्तमान सरकार अहिलेसम्मकै निरीह भएको आरोप लगाउनु भएको छ। राष्ट्रपतिको समर्थन र विपक्षी दलबाट चर्को विरोध नहुँदा पनि सरकारले कुनै पनि विषयमा ठोस निर्णय गर्न नसक्नुले सरकार निरीह भएको प्रमाणित गरेको उहाँले बताउनुभयो। सदरमुकाम सन्देह खर्कमा नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा राई माझीले 100 दिन नकाट्दै प्रधानमन्त्री सुमले काम गर्न नसकेको स्वीकार गर्नु लज्जास्पद भएको टिप्पणी गर्नुभयो। स्थानीय निकायको निर्वाचनलाई भन्दा संविधान निर्माणलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो। ऊर्जा मन्त्री राधा ग्यावालीले स्थानीय निकायको निर्वाचनमा 50% महिला सहभागिताका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। उहाँले संशोधित ऐन छिटोभन्दा छिटो व्यवस्थापिका संसदमा पेश गर्ने समेत जानकारी दिनुभयो। आज राजधानीमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको स्थानीय निर्वाचनमा लैङ्गिक समावेशिता तथा सहभागिता विषय कार्यक्रममा उहाँले महिला हिंसा अन्त्यका लागि महिलाहरूमाथि हुने बलात्कारका दोषीमाथि मृत्युदण्डको प्रावधान राख्न आफूले पहल गरिरहेको जानकारी पनि दिनुभयो। कार्यक्रममा महिला बाल बालिका तथा समाज कल्याण मन्त्री नीलम केसीले राष्ट्रिय महिला आयोगलाई संवैधानिक आयोगका रूपमा रूपान्तरित गर्न पहल भइरहेको जानकारी दिनुभयो। उहाँले नीति निर्माण तहमा 33% महिला सहभागिताको कार्यान्वयन फितलो भएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिचालले सूचना प्रसार नीति र संचार प्रविधि नीति तत्काल ल्याउन आवश्यक भएको बताउनु भएको छ। रिचालले सूचना र प्रविधिको द्रुत तर विकाससँग समर्थन गर्नका लागि तत्काल नीतिहरू परिमार्जन गर्नुपर्नेमा जोड दिनुभएको हो। सूचना तथा संचार मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा उहाँले सरकारका काम कारवाही विरत नीतिबाट निर्देशित नहुँदा नीतिगत रूपमा बेला बेलामा समस्या आउने भएकाले त्यसतर्फ ध्यान दिई अगाडि बढ्न मातत्का निकायलाई निर्देशन दिनुभयो। मन्त्री रिचालले समय र प्रविधिको विकास मन्त्रालयमा सुधार समेत गरिने जानकारी दिनुभयो। उहाँले फ्रिक्वेन्सी र केबलका सम्बन्धमा देखिएका समस्यालाई नयाँ र दिगो व्यवस्थापनका साथ समाधान गरिने बताउनुभयो। उहाँले जनताका घर घरमा पहुँच भएको हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। समीक्षा बैठकमा सूचना तथा संचार मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले मातत्का निकायका प्रमुखलाई कार्य समीक्षाका लागि सर्वप्रथम आफूले आफैलाई आत्मसमीक्षा गर्नु बताउँदै काम गर्दा आइपर्ने वास्तविक समस्या र चुनौतीको पहिचान साथ मन्त्रालयसँग सम्बन्ध गरी समाधान गर्न निर्देशन दिनुभयो। नेपाल पत्रकार महासङ्घको अध्यक्षका दुवै प्रत्याशीले पत्रकार महासङ्घलाई जतिसक्दो छिटो ट्रेड युनियन बनाउनु पर्नेमा जोड दिएका छन्। मिडिया इन्टरनेसनलले गरेको कार्यक्रममा अध्यक्षका उम्मेद्वार महेन्द्र विष्ट र पोषण केसीले महासङ्घलाई सशक्त ट्रेड युनियन बनाउनु पर्नेमा जोड दिनुभएको हो। महासङ्घ ट्रेड युनियन नबनेसम्म अधिकार नपाइनेमा दुवैको एकमत छ। प्रेस चौतारीका तर्फबाट अध्यक्षका उम्मेद्वार महेन्द्र विष्टले महासङ्घले अब पत्रकार र कामदारको पक्षमा सामूहिक सौदाबाजी गर्ने गरी ट्रेड युनियन काम गर्नुपर्नेमा जोड दिनुभयो। विष्टले सञ्चार माध्यममा काम गर्ने पत्रकार र कामदारको तलब स्वास्थ्य सुविधा सहित आधारभूत सेवा सुनिश्चित गर्न ढिलो गर्न नहुने बताउनुभयो। प्रेस युनियनका तर्फबाट अध्यक्षका उम्मेद्वार पोषण केसीले महासङ्घलाई ट्रेड युनियन बनाउन ढिलो गर्न नहुनेमा जोड दिनुभयो। महासङ्घलाई ट्रेड युनियन बनाउन ढिलो गरे अधिकार पनि ढिलो पाइने केसीको तर्क छ। विष्ट र केसीले पत्रकारितालाई मर्यादित बनाउनका लागि आचार संहिता पालना र दक्षता बढाउन जरुरी रहेको बताउनुभयो। क्रान्तिकारी पत्रकार संघका नेता खिलबहादुर भण्डारीले पत्रकार पेसामा टिक्ने र भौतिक सुरक्षा हुने वातावरण बनाउने काममा महासङ्घ लाग्नुपर्ने र अबको नेतृत्वले त्यसमा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। यसैबीच समावेशी सञ्चार अभियानले पत्रकार महासङ्घको विधान संशोधन नगरिए महाधिवेशन अवरुद्ध गर्ने चेतावनी दिएको छ। अभियानले काठमाडौँमा पत्रकार सम्मेलन गरेर नेपाल पत्रकार महासङ्घको सबैकाले संरचनामा महिला, दलित, आदिवासी, जनजाति, मधेसीको पदाधिकारीमा र अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको केन्द्रीय समितिमा प्रतिनिधित्व हुनुपर्ने माग गरेको हो। विधान संशोधन गरी प्रतिनिधित्व सुनिश्चित नभए अभियानले महाधिवेशन नै अवरुद्ध गर्ने चेतावनी दिएको छ। अभियानका संयोजक रेम विश्वकर्माले नेपाल पत्रकार महासङ्घ साँच्चैकै समावेशी हुनुपर्ने भन्दै त्यसका लागि महासङ्घको वर्तमान विधान संशोधन नगरिए धरना, जुलुस, अनसन लगायतका विरुद्धका कार्यक्रम गर्ने चेतावनी दिनुभयो। अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा झन्डै 96 अरब वैदेशिक सहयोग भित्रिएको सुनाएको छ। वैदेशिक सहायताको परिचालनमा पारदर्शिताका लागि भन्दै अर्थ मन्त्रालयले आर्थिक वर्ष 2012-13 विकास सहायता प्रतिवेदन आज सार्वजनिक गर्दै वैदेशिक सहयोग रकमबारे जानकारी गराएको हो। सार्वजनिक गरिएको प्रतिवेदनमा 64% रकम राष्ट्रिय बजेट प्रणाली मार्फत र 36% राष्ट्रिय बजेट प्रणाली बाहिरबाट सञ्चालन भएको सुनाएको छ। कुल सहायता मध्ये 61% अनुदान सहायता, 21% प्राविधिक सहयोग र 18% ऋण सहायताको रूपमा परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ। सहायता रकमलाई 508 विकास आयोजना मार्फत परिचालन गरिएको छ। वैदेशिक सहयोगबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा 81, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा 77 र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा 47, कृषि विकास मन्त्रालयमा 36 र शिक्षा मन्त्रालय अन्तर्गत 32 आयोजना सञ्चालनमा छन्। क्षेत्रगत रूपमा वैदेशिक सहायता मध्यमाञ्चलमा 28%, मध्य पश्चिमाञ्चल र पूर्वाञ्चलमा 20%, मध्य पश्चिमाञ्चलमा 18% र सुदूरपश्चिमाञ्चलमा सबैभन्दा थोरै 14% रकम खर्च भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ। अर्थ मन्त्रालयले राष्ट्रिय बजेट प्रणाली बाहिरबाट परिचालित सहयोगलाई बजेट प्रणालीभित्रै समावेश गर्नुपर्ने र मुलुकको विकास खर्च गर्ने क्षमता अभिवृद्धि गर्नु आवश्यकता रहेकोमा जोड दिएको छ। चितवन जिल्लामा उपनिर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले आज पत्रकार तथा राजनैतिक दलसँग अन्तर्क्रिया गरेर मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो। छलफलमा विद्युतीय मतदान प्रक्रिया र आगामी दिनमा गर्नुपर्ने कार्यक्रमबारे जानकारी दिएको थियो। चितवनका जिल्ला निर्वाचन अधिकारी हरि ढकालले मतदातालाई आफ्नो नामावली दर्ता गरी भोट हाल्ने अधिकार सुनिश्चित गर्न आग्रह गर्नुभयो। उहाँले पत्रकार, नागरिक समाज तथा राजनैतिक दललाई मतदाता शिक्षाका लागि सहयोग गर्न समेत आग्रह गर्नुभयो। शुक्रबारमा चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले असार 8 हुन लागेको उपनिर्वाचनमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो। वैशाख 20 गतेसम्म 18 पुगेकाले मतदान गर्न पाउने भएकाले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि जनमानसमा चेतना दिन समेत उहाँले सबैलाई आग्रह गर्नुभयो। आज दिएको जानकारी अनुसार चितवनमा वैशाख 11 गतेदेखि निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा कार्यकर्ताका लागि प्रशिक्षण समेत सुरु हुनेछ। चितवनमा हुन लागेको उपनिर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गर्न लागेको ले तयारी तीव्र पारिएको छ। आगामी असार 8 चितवन क्षेत्र नम्बर 4 लगायत देशका विभिन्न 4 क्षेत्रमा निर्वाचन गर्न लागिएको हो। बाराको विश्रामपुरमा एकजनाको हत्या भएको छ। बिरगंज उपमहानगरपालिका 19 का 35 वर्षका प्रमोद शाह तुराहाको गैराती हत्या भएको हो। तुराहाको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक रामनाथ खिमिरेले जानकारी दिनुभयो। विश्रामपुर 9 खेतमा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा तुराहाको शव आज बिहान प्रहरीले फेला पारेको हो। हत्याको कारण खुल्न नसकेको र हत्यामा संलग्न हरको खोजी भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो। सोमबार तोलामा 500 रुपियाँ घटेर किनबेच भएको सुन आज 300 रुपियाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसाय महासङ्घले आजका लागि छापावाला सुनको भाउ तोलाको 53,900 रुपियाँ तोकेको छ। सोमबार छापावाला सुन तोलाको 53,600 रुपियाँमा किनबेच भएको थियो। चाँदीको भाउ भने आज स्थिर रहेको छ। आज चाँदी तोलाको 800 रुपियाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ। अब पालो अर्पण सुनावासमा हिजो हामीले सोधेका थियौँ पेट्रोलियम पदार्थको मूल्य बढाउने सरकारको तयारीप्रति तपाईँको विचार के छ। एक घाटा पूर्ति गर्न होला, बी उपभोक्ताको ढाड सेक्ने काम, सी आलोचित बन्ने काम। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। एक घाटा पूर्ति गर्न होला भन्नेमा 35%, बी उपभोक्ताको ढाड सेक्ने काम भन्नेमा 51%, सी आलोचित बन्ने काम भन्नेमा 14%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, वर्तमान सरकार अहिलेसम्म के निरीह भएको भन्ने ए माओवादी नेता टोपबहादुर रायमाझीको आरोपप्रति तपाईँ के भन्नुहुन्छ। ए केही नगर्दा त्यस्तै लाग्छ, वितत्काल केही गर्न सकिन्न, सी प्रतिपक्षको धर्म। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगं सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656-63-063, मोबाइल नम्बर 98550-61-743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। सो अनुसार मौसम हेरी आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित का लागि जारी गरिएको हो। विदेशका समाचार। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुशरफलाई देश छाड्न रोक लगाएको छ। संयुक्त अरब इमिरेट्स युएईमा रहेका आफ्ना आमालाई भेट्न जाने तयारीमा रहेका मुशरफलाई देश छाड्न रोक लगाएको हो। देशद्रोहको आरोप लागेका मुशरफलाई आफूमाथिको आरोपको सामना गर्न पाकिस्तानमै रहनुपर्ने भन्दै सर्वोच्च अदालतले देश छाड्न नपाउने आदेश जारी गरेको हो। मुशरफमाथि सन् 2007 वरिष्ठ न्यायाधीशहरूलाई बर्खास्त गरेको, आफ्नो कार्यकालमा सङ्कटकाल लागू गरेको जस्ता आरोप लागिएको छ। साथै सन् 2007 पाकिस्तानका प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याका बेला सुरक्षा व्यवस्था अपनाउन असफल भएको पनि आरोप लगाइएको छ। मुशरफले भने आफूमाथिको आरोप आधारहीन भन्दै आफूमाथिको कुनै पनि मुद्दाको डटेर सामना गर्ने बताउँदै आएका छन्। सन् 2008 सत्ताच्युत भएर विदेशमा बस्दै आएका मुशरफ पाकिस्तानमा भएको राष्ट्रपतीय चुनावमा उम्मेदवारी दर्ता गर्न स्वदेश फर्किएका थिए। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबादले मोहाली किङ्स इलेभेन पन्जाबको सामना गर्दैछ। यसअघि खेलेका दुई खेल नै जितेको पन्जाब आजको खेलमा पनि जित हात पार्दै विजय यात्रा कायम राख्ने कोसिसमा रहँदा पहिलो खेल गुमाएको हैदराबाद पहिलो जित दर्ता गर्ने प्रयासमा रहनेछ। पन्जाब जर्स बेली तथा हैदराबाद शिखर धवनको कप्तानीमा मैदानमा उत्रनेछ। खेल बेलुका 8:15 शारजाह क्रिकेट स्टेडियममा। इङ्ग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले व्यवस्थापक डेभिड मोयलाई बर्खास्त गरेको छ। पूर्व व्यवस्थापक सर एलेक्स फर्गुसनले विदा लिएपछि नयाँ नियुक्त भएका मोय 10 महिनामै बर्खास्तीमा परेका हुन्। व्यवस्थापक मोयलाई प्रिमियर लिगको जारी सिजन नसकिँदै बर्खास्त गरेको क्लबले जनाएको छ। 50 वर्षका मोयलाई पूर्व व्यवस्थापक फर्गुसनले गत वर्ष आफू विदा हुँदा चयन गरेका थिए। फर्गुसनले क्लबको व्यवस्थापन 26 वर्षसम्म सम्हालेका थिए। एभर्टनसँगको सम्झौता तोडेर उनी छ वर्षका लागि म्यानुमा आएका थिए। आफ्नो विज्ञप्तिमा क्लबले इमान्दारिताका साथ कडा परिश्रम गरेको भन्दै मोयलाई धन्यवाद पनि दिएको छ। म्यानुले अहिले क्लबबाटै खेलिरहेका रायन गिग्सलाई व्यवस्थापनको जिम्मा दिने तयारी गरेको अनुमान गरिएको छ। गिग्सलाई नर्वेजसँगको आउँदो खेलबाट नै यो जिम्मेवारी दिन लागि हो। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सर्वोच्चको स्थानीय आदेशका लागि आठजनाको नाम सिफारिस, कारवाहीका लागि नोटिसमा परेका पनि सूचीमा संसदीय सुनवाई पछि नियुक्ति हुने। पत्रकार महासङ्घलाई जति सक्दो छिटो ट्रेड युनियन बनाउनु पर्नेमा अध्यक्षका प्रत्याशीहरूको जोड, विधान संशोधन नगरी महाधिवेशन अवरुद्ध गर्ने समावेशी संचार अभियानको चेतावनी। अघिल्लो आर्थिक वर्षमा नेपाललाई झन्डै 96 अरब वैदेशिक सहयोग सहायता रकम 508 विकास आयोजना मार्फत परिचालन। देशद्रोहको आरोप लागेका पाकिस्तानी पूर्व राष्ट्रपति मुशरफलाई देश छाड्न सर्वोच्चको रोक, आरोपको सामना गर्न पाकिस्तानमै रहनुपर्ने आदेश। र आइपिएलमा आज पन्जाब र हैदराबाद भेट्दै म्यान्चेस्टर युनाइटेडका व्यवस्थापक डेभिड मोय बर्खास्त। हवस् त, साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार।